मान्छे त म ग्वाची नै हो भने त्यति एउटा सानो कुरा पनि कस्तो नबुझेको लाटा छोरी ले सानू मुहार छोपे को लाग छ बादल भीतर जुने हो किलुगे को छाती भित्र मुटु मेरो ठुक ठुकी मतिनी छाती भित्र मुटु मेरो ठुक ठुकी मतिनी शंका तिमलाई लाग्छ भने आउ हेर छमी गाजनु यी आँखा मेरा आँखा बीच नानी यही नानी मसल बलाउँदै बस्तो तिमी पानी पारी बनको पखेरी मसानु कोइलीले बासेको लाख मलाई पछोरी ले सानु मुहार छोपे को लाग्दछ बादल भित्र जुनै हो कि लुकेको सराले डाहा गर्छिन् तिमलाई हेरी हेरी अप्सराले डाहा गर्छिन् तिमलाई हेरी हेरी तिमी सित भेट्न पाऊ अर्को जुनी फेरी लाखै जुनी काटे पनि पुग्दैन तिमी सित मन मिल्ने एउटै तिमी मेरो मन को मीत मखमली पछ्यौरी ले सानु मुहार छोपे को लाग्दछ बादल भित्र जुनै हो कि लुकेको चुइरहने त्यो थोत्रो घरमा आमालाई कसरी राखु? बाटोमा हिँड्दा पनि काजीले जिस्काइरहन्छ। हे रानी, सबैको व्यथा एउटै हो। त्यसैले मैले सुनेको छु, माथला गाउँको मनीले पैसा लिएर मान्छेलाई विदेश पठाउने काम गर्छ रे। एकचोटि त्यसलाई भेटौँ न। अनि त्यसलाई दिने पैसा चाहिँ कहाँबाट खोज्ने नि? घर जग्गा बन्दकी राखेर भए पनि पैसा खोजौँला नि। आफ्नो त सम्पत्तिको नाममा त्यही एउटा टुक्रा क्षेत्र सानो बारी छ, त्यही पनि सौको भयो भने त मन नभएको बेलामा मेरी आमालाई बाँच्नै गाह्रो पर्छ। पहिला मनीलाई भेटेर विदेश जान त पाऊ, पैसा त कमाइहालिन्छ नि। हेर, त्यो ढुङ्गे घरको बुढाको छोरा छ नि, दुई वर्ष अरब बसेर आउने बित्तिकै 10 रोपनी खेत किन्यो। कसले गर्दा? मैले गर्दा। त्यो गन्ते साइलालाई छ नि, मैले कोरियाको भिसा फ्याट मिलाइदिए, एक वर्ष बसेर आउने बित्तिकै ड्याङ ठुलो घर बनाए। कसले गर्दा? मैले गर्दा। अनि विदेश जान चाहिँ कति पैसा लाग्छ नि दाई? जापान गए 10 लाख, कोरिया गए 6 लाख, अरब गए 3 लाख, मलेसिया गए 2 लाख। सस्तोमा कहाँ जान पाइन्छ भने दाई, तिनको मिलाइदिनुहोस् न। मलेसिया जाउन तिमीहरू, म त्यहाँको भिसा मिलाइदिन्छु। 2 लाख कहाँबाट ल्याउने मने दाई, अलि मिलाइदिनुहोस् न। मौकामा हिरा फोड्नु पर्छ भन्ने कुरा थाहा छैन? खेत बन्दकी राख, आइमेको गर्गना बेच, अहिले रोपे पो पछि फल्छ। तर पनि मने दाई, त्यत्रो पैसा खोज्न गाह्रै पर्छ। तिमीहरूको पनि मलाई साह्रै माया लाग्छ, अलिअलि हेरिदिउँला नि। हेर्नुहोस्, म फेरि पनि भन्दैछु, यस्तो आँखा नदेख्ने बाउ आमालाई छोडेर सुखको आशमा विदेश जानु हुँदैन। बुहारीले त ठिकै भन्दैछन् ठुले, हामी डुब्न लागेका घाम जस्ता भइसक्यौँ।